Bye. Bye. सुना के गरेर हो पातलो ज्यान मेरो मोटाको बेगरेर हो। गरेर होटलको खानाको पैसा माग्यो मलाई दुईजनाको के गरेर के गरेर हो सुन के गरेर हो पातालो ज्यान मेरो मोटाको के गरेर आया पातालो ज्यान मेरो मोटाको के गरेर पातालो ज्यान मेरो मोटाको के गरेर के गरेर हो सुन के गरेर हो पातलो ज्यान मेरो मोटाको बिगरेर घाँटीले निल्दैन सर्टको पनि टाक लाउन मिल्दैन के गरेर हो के गरेर हो सुन के गरेर हो पातलो ज्यान मेरो मोटाको बिगरेर आया पातलो ज्यान मेरो मोटाको बिगरेर सुतिन्छ के गरेर के गरेर हो सुन के गरेर हो पातलो ज्यान मेरो मोटाको के गरेर ढिलो नै उठिन्छ खाना खसी एकैछिन सुतिन्छ के गरेर के गरेर हो सुन के गरेर हो पातलो ज्यान मेरो मोटाको के गरेर आया पातलो ज्यान मेरो मोटाको किसो पानीको टुकै जान्छौ तिमैसित सुटुकै Thank you.

बस्ने डेरा तिर धाउँथे त्यसपछि त दिन दिनै भयो देख्नै पर्ने मन मनै रहर जाग्यो उनकै सिउँदो भर्ने तिम्रै हुन यो धरतीमा पहिला टेकेको मेरो भाग्यमा गाईक लेखेको रहेछ मेरो भाग्यमा गाईक लेखेको रहेछ मेरो भाग्यमा गाईक लेखेको रहेछ मेरो भाग्यमा गाईक लेखेको मान्छेसँग घरबार जोड्नु पर्छ समाजसँग झुकिन मैले आटा गरे एक चिम्टी सिन्दुरले उनको सिउँदो भरे तिम्रै हुन यो धरतीमा पहिला टेकेको हे तिम्रै हुन यो धरतीमा पहिला टेकेको रहेछ मेरो भाग्यमा गाईक लेखेको रहेछ मेरो भाग्यमा गाईक लेखेको रहेछ मेरो भाग्यमा गाईक लेखेको रहेछ मेरो भाग्यमा गाईक लेखेको धन भनेको खा पानीको टुकै जान्छौ कि मैसित सुटुकै खान्छौ कि सु पानीको टुकै जान्छौ कि मैसित सुटुकै जान्छौ कि मैसित सुटुकै Oh, oh, oh. धारा काटैले फाइदो बरु मायाको हातैले खन्ना मैले चम्चारा काटैले फाइदो बरु मायाको हातैले फाइदो बरु मायाको हातैले जानेको माया मिठो आफैले छानेको दाला मिठो जिम्बुले जानेको माया मिठो आफैले छानेको माया मिठो आफैले छानेको बुझै लाग्छ यो पानी पिएको माया तिम्रो हातैले दिएको बुझै लाग्छ यो पानी पिएको बुझै लाग्छ यो पानी पिएको खाइन्छ तिमीले दिए दुई थालै चाहिन्छ अन्त खाँदा दुई घाँसै खाइन्छ तिमीले दिए दुई थालै चाहिन्छ तिमीले दिए दुई थालै चाहिन्छ Thank you. कि मामै छ कि माया लाउँदा रिसाउने कोही छ कि तिर्खा लाग्यो ठेकी मामै छ कि माया लाउँदा रिसाउने कोही छ कि हो माया लाउँदा रिसाउने कोही छ कि पकाएको माया राम्रो आफैले पकाएको खाना राम्रो अर्कैले पकाएको माया राम्रो आफैले पकाएको है माया राम्रो आफैले पकाएको Thank you.

यस्तो आँखा झन् कस्तो छ कुमार केटो फस्छ कि जस्तो छ लालु मै सारी लत्रियो भुइना कम्मरमा बेरान लालु मै बिना कम्मर मा बेरा न लालू कसैलाई लालु मौरे आएको किन फुलको रसैलाई लालु हे मनी धाएको किन नभन्नु कसैलाई लालु छपक्कै लालु मै ओ बेली चमेली फूल टिपेर टपक्कै लालु मै नाग बेली त्यो केशमा लाइदिउँ कि छपक्कै लालु मै Oh, oh, oh. दौरे झरी मलालुमै राम्री छौ सानो संसारै भरि मलालुमै बेरोजदै आको छु म त भदौरे झरी मलालुमै तिमी राम्री छौ सानो संसारै भरि मलालुमै